सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र असन्तुष्ट नेता डाक्टर बाबुराम भट्टराईबीच आज प्रचण्ड निवास लाजिमपाटमा वार्ता भएको छ। विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट असन्तुष्ट भई केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका डाक्टर भट्टराईलाई शुक्रबारदेखि शुरू हुने केन्द्रीय समितिको बैठकमा आउन र केन्द्रीय समितिमा बस्न प्रचण्डले आग्रह गरेको स्रोतले बताएको छ। तर डाक्टर भट्टराईले साङ्गठनिक रूपान्तरणको भरपर्दो आधार नभएसम्म केन्द्रीय समितिमा फर्कने कुरा असम्भव रहेको प्रचण्डलाई जवाफ दिनुभएको छ। नेता भट्टराईले वैचारिक राजनैतिक रूपमा स्पष्ट हुँदै संविधान सभाबाट प्रगतिशील संविधान बनाएर समाजवादी क्रान्तिको बाटोमा अगाडि बढ्नुपर्ने प्रचण्डलाई बताउनु भएको थियो। दुई शीर्ष नेता बीच भएको लामो छलफल सौहार्दपूर्ण रहेको प्रचण्डका स्वकीय सचिव एवं ए माओवादीका केन्द्रीय सदस्य चुडामणी खड्काले बताउनुभयो। आज राजनैतिक र वैचारिक विषय मात्र छलफल भएको छ। भोलि बिहान दुई नेता बीच संगठनात्मक विषय एकीकृत नेकपा माओवादीको नवगठित केन्द्रीय कमिटिको बैठक शुक्रबारदेखि राजधानीमा बस्दैछ। प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनैतिक दलहरूले बुद्ध मार्गलाई अवलम्बन गरी देशमा चाँडै नै शान्ति र संविधान आउने बताउनु भएको छ। उहाँले सहमति, एकता र सहकार्य नै शान्तिको प्रतीक भएकाले सबै राजनैतिक दलहरूलाई अहिंसाको मार्ग अपनाउन आग्रह गर्नुभएको हो। कोइरालाले अहिंसाको मार्ग अपनाउन आग्रह गर्नुभएको हो। कोइरालाले राजनैतिक बेमेल र झगडाका कारण अहिले विश्वले नै शान्ति खोजिरहेको बताउनुभयो। 2598 बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा बुद्ध भूमि लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भगवान गौतम बुद्ध विश्वकै लागि प्रेरणाको स्रोत भएको दावी समेत गर्नुभएको छ। प्रधानमन्त्री कोइरालाले लुम्बिनीको बृहत्तर विकासका लागि गुरु योजना सफल पार्न सरकार लागि परेको पनि स्पष्ट पार्नुभयो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको मूल वैचारिक नीतिमा कुनै परिवर्तन नआउने बताउनु भएको छ। भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा उहाँले पार्टीको संवैधानिक राजतन्त्र लगायतका वैचारिक नीतिमा परिवर्तन नआउने तर कार्यकर्ताको सुझावका आधारमा पार्टीको आगामी महाधिवेशनबाट नाममा परिवर्तन हुन सक्ने जानकारी दिनुभयो। एउटै नामको दुईवटा पार्टी भएकाले दुविधा भइरहेको जस्तो देखिएको र हाल राप्रपा नेपाल नयाँ शक्तिको रूपमा उदय भएका कारण नयाँ पहिचानलाई सुहाउने खालको नामका लागि पार्टीको आगामी महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उहाँले स्पष्ट पार्नुभयो। अब भने संविधान सबै राजनैतिक शक्ति र नेपाली जनता हटाउने खालको हुनुपर्ने बताउँदै उहाँले त्यसो हुन नसके संविधान टिका हुन नसक्ने आशंका व्यक्त गर्नुभयो। भारतको मंगलाबादी सुकुम्बासी बस्तीमा एक युवतीलाई आफ्नै दाजु र काकासहित 4 जनाले सामूहिक बलात्कार गरेका छन्। 14 वर्षकी ती युवतीलाई उनीहरूले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न मध्ये 3 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गएको अप्रिल 27 मे 8 युवती घरमा एक्लै रहेको अवस्थामा पटक पटक बलात्कार भएको प्रहरीको भनाइ छ। युवतीकी आमाको गएको वर्ष निधन भएको थियो। मजदुरी गर्ने बाबु पनि घरमा नभएको मौकामा उनी माथि बलात्कार भएको थियो। पीडित युवतीका बाबुले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। प्रहरीले दरूप्पा माला, नरेश भण्डारी र प्रभाकर हरिजनलाई पक्राउ गरेको जनाएको छ। उनीहरू युवतीका दाजुका साथी हुन्। र भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा किङ्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबाद भेट्दैछन्। पन्जाबले टस जितेर फिल्डिङ रोजेपछि हैदराबाद केही बेरमा ब्याटिङमा उत्रदैछ। 14 अङ्कसहित दोस्रो स्थानमा रहेको पन्जाब आजको खेलमा विजय हुँदै फेरि शीर्ष स्थानमा उक्लने प्रयासमा हुनेछ। त्यसै गरी बेलुका 8:15 कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स आम्ने सामने हुनेछन्। अवस्था पुरानो 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।